हेलो अनि नमस्ते साथी, तपाईँलाई धेरै धेरै स्वागत छ तपाईँको यो प्यारो कार्यक्रम साथीसँग मनका कुराको 509 भागमा। म हौ तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा। हेलो व्हाट्स अप फ्रेन्ड्स, यो स्वर्णिमा सँगै म पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्छु है। म हौ तपाईँको आफ्नै स्वीट स्वीट साथी आयुष। भयो साथी, म त अब आफूलाई स्वीट स्वीट भन्दिनँ है, के भन्नु है। लौ लौ, कहाँबाट बुद्धि आएछ आज यो आयुषको, कसरी अचानक आज थाहा पायो कि तिमी खासमा स्वीट छैनौ भनेर। आयुष, अब हेर न स्वर्णिमा साथीलाई, यदि म स्वीट लाग्ने भए त मसँग कार्यक्रम चलाउनु मन गर्नुहुन्थ्यो होला नि। हेर न, अब हामीलाई झन् हाम्रो वार्षिकोत्सव कार्यक्रम या भनौँ न एनिभर्सरी कार्यक्रममा साथीसँगै बसेर कार्यक्रम चलाउनु भनेको त धेरै साथीहरूले त इमेल चिठी पठाएर आफूलाई कार्यक्रम चलाउन मन लागेको कुरा त भन्नुभयो, तर म साथीलाई त्यति स्विट नलागेर त होला नि। हामीले सोचे जति साथीले त अझै पनि पठाउनु भएको छैन नि है। त्यस्तो चाहिँ के होइन होला कि आयुष, साथीले हामीलाई त धेरै नै माया गर्नुहुन्छ नि, र तिमीलाई स्विट पनि पक्कै भन्नुहुन्छ कि। साथीले पठाउनु भएको चिठीहरू आउँदैछ होला कि। खोइ त आएको छैन क्या, फेरि समय पनि सकिन लागिसक्यो स्वर्णिमा। त्यो चाहिँ हो है साथी, के साँच्ची तपाईँलाई हामी सबैजनासँग मिलेर तपाईँकै कार्यक्रम साथीसँग मनका कुरा चलाउनु मन छैन त? यदि छ भने नि फ्रेन्ड्स, अब त समय निकै कम मात्र बाँकी छ है, त्यसैले छिटो छिटो हामीले चिठी लेखेर या इमेल गरेर तपाईँ किन हामीसँग मिलेर कार्यक्रम चलाउन चाहनुहुन्छ भने लेखेर पठाउनुहोस् है त। अहिले हामी बोलिरहे जस्तै दुई हप्ता पछाडि तपाईँ पनि हामीसँगै मिलेर नेपालभरिको साथीहरूसँग कुरा गर्न चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस cwfriends@hotmail.com cwfriends@hotmail.com वा हाम्रो चिठी पठाउने ठेगाना हो पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल। हजुर, यसपालि फास्ट फास्ट आफ्नो प्रतिक्रिया पठाउनुहोस् है त साथी। ल साथी, चिठी लेख्दै गर्नुहोस् र साथसाथै आजको कथा पनि सुन्दै गर्नुहोस् है। सुनौ है त सुनौ आजको सिकाको कथा। सिखा, कता जान लागेकी एक्लै? अब म हुँदा हुँदै तिमीलाई एक्लै यताउति हिँड्नुपर्छ त भने। सर होइन, म आफै गइहाल्छु नि। ल के भयो त, म लगिदिइहाल्छु नि, हिँड न जाउँ। होइन सर, म आफै जान्छु नि। अनि अनि कता छुनु भएको? खै मेरो काँधबाट हात निकाल्नुहोस् त। तिमी लड्छौ कि भनेर पो मैले समातेको त लाटी। ल ल बिस्तारै हिँड न। अनि तिम्रो जाँच कस्तो भयो त? आजदेखि त जाँच पनि सिद्धिहाल्यो होला, राम्रै त भयो होला नि होइन? ए, यो सिखा त यहाँ सरसँगै पो रहेछ। धन्न, मैले त एक्लै कता गएछे भनेर भन्ठाने कि। ए, किन पिर गरे कि त प्रतिभा? मैले सिखालाई एक्लै हिँडेको देखेँ अनि पुर्याइदिउँ कि भनेर नि। अनि तिम्रो जाँच चाहिँ कस्तो भयो त प्रतिभा? एकदम राम्रो भयो सर। अब हेरौँ रिजल्ट चाहिँ कस्तो आउँछ। रिजल्ट पनि त राम्रै आउला नि। अब तिमीहरू दुईजना त सधैँ फर्स्ट सेकेन्ड भइहाल्छौ, के पिर भएर? त्यो त हो सर। ल ल त, अब तिमी आइहाल्यौ, म जान्छु है त। अनि सिखा, यसरी एक्लै एक्लै नहिँड्नु नि, लडिएला केही होला के भन्न सकिन्छ र, होइन त प्रतिभा? त्यो त हो नि सर, तर हाम्री सिखा त क्या स्ट्रङ छ सर, उसलाई त अरू कसैको हेल्प नै चाहिँदैन नि है सिखा। ल त म पनि गएँ है त, अब एकैचोटि रिजल्टको दिनमा भेटौँला ल। ओइ सिखा, होइन तँलाई के भयो भनेको, किन यसरी रातो पिरो भयो कि? के भयो भन् त? केही पनि भएको छैन। केही त पक्कै भएको छ, त आजकल जहिले पनि टोलाइरहेकी हुन्छेस, त्यस्तो रमाइलो हाँसखेल गर्नुपर्ने मान्छेलाई के भयो, के भयो भन् त मलाई? भने त केही पनि भएको छैन क्या। हे, भन्दैनस् भने त मेरो के लाग्छ र, तर म त क्या तर्सेको थिएँ नि तँलाई क्लासमा नदेखेर। धन्न, शङ्कर सर त तँसँगै हुनुहुँदो रहेछ, अनि भनेर त निस्किनु पर्छ नि, कस्तो छेस क्या त। त्यही त, म आँखा देख्दिनँ। ओइ प्रतिभा हिँड्न, मलाई बाहिरसम्म पुर्याइदे, यता लगिदे उता लगिदे भन्नु होला होइन मैले जहिले पनि। हरे, मैले त्यस्तो भन्न खोजेकी होइन क्या सिखा, तँ यत्तिकै किन रिसाए कि, के होइन भन्छस् नि? मैले आजकल एकदमै याद गरेकी छु के तँलाई, शङ्कर सरको कुरा मैले निकाल्ने बित्तिकै तँ झर्किन थाल्छेस। हिजो अस्ति पनि सोधे तर तैँले केही पनि भनिनस्। केही होइन के, कस्तो होला त पनि, बरु हेर आजदेखि स्कुल पनि आउनु पर्दैन, एकैचोटि रिजल्टको दिनमा मात्रै हो, त्यही भएर यसो मेरो घरतिर आउँदै गर है। कुरा मोड्नु पर्दैन के तैँले सिखा, नभन्ने भए नभन्न त, म तेरो मिल्ने साथी भनेर सोच्नु पनि बेकार रहेछ। ल ल भइहाल्यो, बरु हिँड घर जाउँ। साँच्ची त एकैछिन पर्खी ल, म सृष्टिलाई पनि बोलाएर आउँछु। आज जाँच पनि सकिएको दिन सँगै जाने है भन्थे। ए हो, त्यसो भए त बोलाएर आउँदै गर्न त, म बिस्तारै जाँदै गर्छु। होइन, यहीँ पर्खेर बस् न, हामी एकैछिनमा आइहाल्छौँ नि। होइन होइन, म बिस्तारै हिँड्दै गर्छु। ल ल त्यसो भए जा। यहाँमा एक्लै बसेको त्यो शङ्कर्सरले देख्यो भने फेरि यहीँ आइपुग्छ होला। कस्तो रिस उठ्दो मान्छे होला त्यो। जुनै बेला पनि त्यही सर आउँछ कि भनेर तर्सेर मात्र बस्नुपर्छ। फेरि कसैलाई भनिस् भने तेरो के हाल हुन्छ देख्लास भनेर धम्की पनि दिइरहन्छ। हरे भगवान्, अरूसँग जे गरी बोले पनि त्यो सरलाई चाहिँ किन केही भन्न नसकेको होला मैले। म के गरौँ? हरे कति बेर लगाएको होला तिनीहरूले पनि फेरि आफूलाई यहाँ त्यो सर आउला कि भनेर कस्तो डर लागिरहेको छ। ओहो शिखा, तिमी चाहिँ किन घर नगएकी नि? कार्यक्रम सकाएर सबैजना घर गइसके। जाने हो सर, तर मैले त प्रतिभालाई कुरेको, त्यो र म सँगै घर जाने भनेको छ। ल ल, कस्तो डरायो कि? तिम्रो साथी प्रतिभा त अघि नै गइसके तिमीलाई छोडेर। प्रतिभा गइसके रे, तर मलाई छोडेर? मैले नै पठाइदिएको हो के उसलाई। सिकासँग मेरो थोरै काम छ, तिमी गए पनि हुन्छ भनेर मैले नै पठाइदिएँ। लौ सर, किन के काम छ र मसँग तपाईँको? छ नि, कति धेरै काम छ, अनि तिमी धेरै डराउन मसँग। ओहो कति राम्रो कपाल, कति राम्रो हात, हेर त। आहा, होइन भगवान्ले आँखा चाहिँ किन नदिएका होला है, कति राम्री मान्छेलाई। छोड न मेरो हात, अनि त्यो हात कहाँ राख्नु भएको, झिक्नु न। ल सिखा, अरू सरहरूले अनि तिम्रो साथीहरूले तिमीले आँखा नदेख्ने भनेर कस्तो हेला गर्छन् भन त, तिमी आफै भन न। म तिमीलाई कहिले गाली गर्ने, कराउने अनि हेप्ने गर्छु त? गर्दिन नि है। त्यो त हो सर, तर के तर भनिरहेको नि। ल अलि यता बस त, अलि हराऊ न, एकछिन यसो कुरा गरौँ। सर सर, मलाई जानु दिनुहोस् न, ढिला भइसक्यो। होइन कस्तो हतार गरे कि, ढिला हुँदैन के, म पुर्याइदिइहाल्छु नि। ल अब धेरै नखरा नपारी यता मेरै छेउमा बस त। अनि खोइ त त्यो तिम्रो त्यो सेतो लट्ठी मलाई देऊ त, यता राखिदिन्छु म, यता मेरो हातमा देऊ न। ल खोइ देऊ त, देऊ देऊ। सर के गर्नु भएको, ढोका लगाउनु भएको जस्तो छ नि, किन ढोका लगाउनु भएको सर? सर मलाई जान दिनुहोस् न प्लिज सर, यसो नगर्नुहोस् न सर। नरौ न सिखा, तिमी आँखा नदेख्ने भए पनि यति राम्री छौ, बुझ कि छौ। अनि अहिले चाहिँ किन यस्तो गर्छौ भन त, म तिमीलाई कस्तो माया गर्छु। अरू बेला तिमी तिम्रो साथीहरूसँग मात्रै हुन्छौ, मसँग बोल्दा पनि बोल्दैनौ, तर आज त म तिमीलाई कहाँ छोड्छु र सिखा। नरौ है त सर, प्लिज प्लिज सर, मलाई जान दिनुहोस्, मेरो अवस्थाको फाइदा उठाउने काम नगर्नु सर। म बिन्ती गर्छु सर, बरु म कसैलाई पनि भन्दिनँ, तर प्लिज सर यस्तो नगर्नु। ल मैले केही गरेको छैन के सिखा, म त तिमीलाई माया मात्र गर्छु नि। आऊ न आऊ, कस्तो नाटक गर्न जानेको के तिमीले, कस्तो राम्रो कपाल छ तिम्रो, आहा कति राम्री छौ, हेर त कस्तो राम्रो रूप छ तिम्रो, छौ छौ लाग्ने, आहा कस्तो मायालु छ है तिमी सिखा, कति राम्रो छौ कि तिमी। सर नाइ सर नाइ सर, प्लिज मलाई छोडिदिनु सर, मलाई जान दिनुहोस्। अरे कस्तो नराम्रो सपना देखेको होला मैले, विपनामा त तर्साउँथ्यो तर्साउँथ्यो, सपनामा धरि छोडे भएन त्यस्तै मलाई। म के गरौँ, मेरो अपाङ्गताको किन फाइदा उठाउन खोज्छ त्यसले, फेरि सबैले त यो सरलाई कस्तो राम्रो भन्छन्, यदि मैले कसैलाई त्यो सरको बारेमा भन्यो भने कसले पत्याउँछ र मेरो कुरा। त्यही कुराले गर्दा मेरो पढाइ पनि बिग्रिन थालिसक्यो, यसपालिको मेरो परीक्षा त्यही कारणले गर्दा धेरै बिग्रेको छ, सेकेन्ड त के पास पनि हुन्न कि जस्तो लागिरहेको छ। म के गरौँ, प्रतिभा र सृष्टिलाई पो भनौँ कि, तर फेरि त्यसले थाहा पाएर मलाई केही गर्यो भने, हरे मलाई केही बाटो त देखाइदियो भगवान्। के रे के भने कि सिखा तैले यो शङ्कर सरले कसरी? त्यही त, कस्तो अचम्म! शङ्कर सर त्यस्तो छ भने त मलाई त लागेको नै थिएन। हो, तिमीहरूले मेरो कुरा विश्वास गर्दैनौ भनेर मैले भन्नै सकिरहेकी थिइनँ, तर आज मेरो रिजल्ट पनि बिग्रियो। जहिले सेकेन्ड हुने मान्छे आज फिफ्थ भयो, अनि मैले अहिले पनि यो कुरा कसैलाई भनेन भने मेरो हालत झनै बिग्रिन्छ जस्तो लाग्यो। कस्तो घिनलाग्दो मान्छे रहेछ त्यो! अझ मलाई त आफैदेखि पो रिस उठिरहेको छ त। त्यस्तो मान्छेलाई पनि मैले किन चिन्न नसकेको होला? त्यो त सर नै त्यस्तो थियो, अनि हामीले कसरी चिन्नु? सपनामा पनि त्यसले मलाई के गरेको मात्र देखिरहन्छु, कसैले बोलाए पनि झस्किरहन्छु, डर मात्र लागिरहन्छ। तँलाई कस्तो गाह्रो भएको थियो होला है सिखा, तैँले यो कुरा हामीलाई पहिले नै भन्नु पर्थ्यो नि। त्यही त, अलि अघि नै भनेको भए त्यो सरलाई केही न केही त गर्न हुन्थ्यो नि। अनि सिखा, त्यसले तँलाई यस्तो व्यवहार गर्न थालेको कहिले देखियो भन् त हामीलाई? दुई तिन महिना हुन थाल्यो। आम्मा, यत्रो भइसक्दा पनि हामीलाई थाहै नदेखी हेर त सृष्टिले कसरी सहेर बसे सिखा, तैँले भन् त। म भइदिएको भए त त्यसलाई के पो गरिसक्थ्यो होला अहिलेसम्म त। भन्न मात्र सजिलो हुने रहेछ प्रतिभा, तर त्यस्तो अवस्थामा आफै परेपछि कस्तो गाह्रो हुने रहेछ भनेर मैले बुझेकी छु। अझ म त दृष्टिबिन के गर्न सक्थे र त्यसलाई, केही गर्ने आँटै आउँदैन थियो। त्यो पनि हो नि है, तर कस्तो भइरहेको होला है। तर अब त्यो सरलाई त्यतिकै छोड्न पनि भएन नि, केही न केही त गर्नु नै पर्छ त्यो सरलाई। तर के गर्ने सृष्टि, म के गर्न सक्छु र? के गर्न सक्छु नि रे, तैँले चाहिस भने त जे पनि गर्न सक्छस सिखा। यो अरू केही होइन क्या, त आँखा पनि देख्दिनस्, अनि तैँले त केही बोल्न पनि सक्दिनस् भनेर हेपेको नि त्यसले तँलाई। तर अब पनि तैँले बोलिनस् भने तेरो केही पनि हुनेवाला छैन, बुझिस्? तर के गर्ने भन् न, कसरी भने, कस्तो पत्याउँछ र मेरो कुरा? किन नपत्याउने नि, भएकै कुरा त हो नि। सबैभन्दा पहिले त हाम्रो प्रिन्सिपल सरलाई गएर भन्ने हो नि, होइन र सृष्टि? त्यही त, त्यसलाई छोड्ने त कुरै भएन नि, नत्र फेरि पनि तँलाई त्यसले त्यस्तै गर्दै जान्छ। त्यस्तो जहिले कक्षामा सेकेन्ड हुने केटी यसपालि पाँचौ भएकी छे, यसै तालो भने एसएलसीमा पनि फेल हुन्छस् त, अनि तेरो बुवा मम्मलाई पनि नराम्रो लाग्छ नि, होइन त सिखा? तेरो भविष्यको सवाल छ के सिखा? हो, तिमीहरूले ठिक भन्यौ, तर अब के गर्ने भन न तिमीहरू नै। मलाई एउटा आइडिया आयो, बाहिर रिजल्ट घोषणा गर्ने काम पनि सिद्धिन लागेको छ, अनि त्यहाँ आजको नतिजा भन्ने काम पनि सकियो, र अब हाम्रो प्रधानाध्यापक ज्यूले आफ्नो मन्तव्य पनि राखिसक्नुभयो। तर हाम्रै स्कुलको कक्षा नौमा होइन साथी, अब त उनी दस कक्षामा पढ्ने भइसकिन् क्यारे, उनी बहिनी सिखाले केही कुरा भन्छु भन्दै छिन्, त्यसैले यो स्टेज अब म उनैलाई दिन्छु। आऊ सिखा, बिस्तारै आऊ त। धन्यवाद सर। हुन त भन्नुपर्ने कुरा केही थिएन, तर पनि आज मैले यो कुरा अहिले भनिनँ भने अनि सबैले थाहा दिइनँ भने पछि म आफूले आफैलाई नै माफ गर्न सक्दिनँ कि जस्तो लाग्यो। त्यसैले म आज सबैको अगाडि भन्छु, मेरो स्कुलमा सबैलाई थाहा नै होला कि म एक दृष्टिविहीन हुँ भनेर, र हाम्रो प्रिन्सिपल सर र अन्य सरहरू र मेरा साथीहरूलाई म धन्यवाद दिन चाहन्छु मलाई साथ र सहयोग दिनुभएकोमा। तर हाम्रो स्कुलको एकजना सरले मलाई जहिले पनि दुर्व्यवहार अझ स्पष्ट रूपमा भन्दा यौन दुर्व्यवहार गर्दै आउनुभएको छ। हुन त यो कुरा तपाईँहरूले पत्याउनुहुन्न होला, तर पनि यो कुरा एकदमै साँचो हो। म एक दृष्टिविहीन छु, आँखा देख्दिनँ, र म केही बोल्न सक्दिनँ भनेर सायद उहाँले मलाई त्यस्तो व्यवहार गर्नुभएको हो कि, तर त्यही कारणले यसपालिको मेरो रिजल्ट पनि बिग्रियो, र यस्तै हुँदै जाने हो भने मेरो एसएलसी पनि बिग्रिन सक्छ भन्ने जस्तो लागेर मैले यो कुरा बुझेकी हो। र मैले यदि उहाँको विरुद्धमा केही बोलिनँ भने चाहिँ उहाँले मलाई अझै धेरै हेप्नुहुन्छ, अझै धेरै दुर्व्यवहार गर्दै जानुहुन्छ, अनि मलाई मात्र होइन अरूलाई पनि त उहाँले त्यस्तै नराम्रो व्यवहार गर्नुहुन्छ होला भन्ने सोचेर सबैको अगाडि यो कुरा भन्न आँट गरेकी हुँ। मलाई विश्वास छ तपाईँहरूले मेरो कुरा विश्वास गर्नुहुन्छ भनेर, र उहाँ सरको नाम पनि म यही भन्न चाहन्छु, र सरको नाम हो शङ्कर। शङ्कर सरले मलाई दुई तिन महिनादेखि नै नराम्रो व्यवहार गर्दै आउनुभएको छ। धन्यवाद सिखा, तिमीलाई धेरै धेरै धन्यवाद। धन्न तिमीले ढिलै भए पनि आज आएर यो कुरा सबैको अगाडि भनिदियो र अब स्कुलले शङ्कर सरलाई अवश्य पनि सजाय दिनेछ। शिक्षक भएर विद्यार्थीलाई त्यस्तो व्यवहार गर्नु भनेको ठुलो अपराध हो र स्कुलको तर्फबाट म आफै पनि माफी माग्न चाहन्छु शिखा र सबै विद्यार्थीलाई के भन्न चाहन्छु भने यदि कोही कसैबाट यस्तै किसिमका वा अन्य कुनै दुर्व्यवहार गर्दै आइरहेका छन् भने त्यो सहेर बस्नुभन्दा सिधै आएर हामीलाई खबर गर्नु। धन्न तैँले भनिस् यार, तर थाहा छ त्यो सर त तैँले अघि सबैलाई त्यसको बारेमा भन्दा भन्दै भाग्यो रे नि। भागेर कहाँ जाला र त्यो, त्यसको घर कहाँ छ भनेर थाहा नभएको हो र? त्यही पनि भागिहाल्यो भने पनि म आफै सजग भए नि। यसरी चुप लागेर बस्नु हुँदैन भन्ने कुरा थाहा पाए नि, एउटा पाठ त सिके कमसेकम, र अरूलाई सिकाउन पनि सफल भइस् नि त त सिका हुने। ठिक भनिस्, हातेरी के भयो फेरि? खोइ त मेरो व्हाइट स्टिक तिमीहरूले कता राखिदियौ? ए, मैले लिइरहेको छु त। ए ल ल, तर हेर न कस्तो बुद्धि है मेरो, त्यो शङ्कर सरले त्यस्तो गर्न खोज्दा त्यही लट्ठीले ठोक्नु पर्ने रहेछ। हुन्थ्यो नि हानेकी भए त, सुमला बस्ने गरी हानेकै भए त हेप्न पनि सक्दैन थियो त्यसले तँलाई। त्यही त भन्यो नि, ऊ बेला त डरले थुरथुर भएकी थिए, अहिले आँट आएर के गर्नु? तर केही छैन, अब आओस् न कोही मलाई त्यसरी हेप्न, अनि मेरो अपाङ्गताकै कारण मलाई दुर्व्यवहार गर्न, त्यसको त म के हाल गर्छु। बल्ल भने हामीले सिकाले आफ्नै बोली बोली होइन त प्रतिभा? हो नि सृष्टि। के अब टिचर जस्तो मान्छे भएर पनि आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने हो त, त्यो त अति भयो के। त्यही त है, त्यो शङ्कर जस्तो मान्छेलाई त के गर्ने होला है, मलाई त क्या रिस पो उठेर आयो क्या। त्यही त है, हेर न शिखालाई कस्तो नराम्रो लाग्यो होला कि, त्यसरी शङ्करले आफूसँग त्यस्तो नराम्रो व्यवहार गर्न खोजेपछि कति गाह्रो भयो होला है उसलाई। त्यही त, तर जुन रूपले शिखाले आफूमाथि भएको दुर्व्यवहारको प्रतिकार गरिन् सबैको अगाडि, त्यो शङ्करले गरेको कामको बारेमा बताइन् नि, त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो है। अँ त्यो त हो नि, तर कस्तो नराम्रो कुरा है आयुष, शारीरिक अपाङ्गता भएको मान्छेलाई झन् सबैले सहयोग गर्नुपर्ने, साथ दिनुपर्ने, उल्टा यसरी फाइदा उठाउन खोज्ने रे के, कस्तो नराम्रो के। त्यही त, फेरि हेर न अपाङ्गता भएका मान्छेहरू र अझ झन् अपाङ्गता भएका केटीहरू अरू भन्दा कमजोर हुन्छन्, आफ्नो लागि बोल्न सक्दैनन् भनेर सोच्ने होला नि यो मान्छेहरूले, तर यो कुरा त सरासर गलत हो है। हो नि, एकदमै गलत हो नि आयुष, अघिको कथामा नै हेर न शिखाले कति मजासँग आफ्नो लागि आवाज उठाइन्, कत्रो साहस देखाइन्, त्यसैले अपाङ्गता भएको साथीहरूलाई कमजोर ठान्नु त त्यस्तो मान्छेहरूको भूल हो नि। तर हेर न स्वर्णिमा, यस्ता कतिपय घटनाहरू छन् जसमा अपाङ्गता भएको कारणले गर्दाखेरि कतिपय साथीहरूले विभिन्न प्रकारका हिंसा बेहोर्नु परिरहेको हुन्छ, जसमा यौन दुर्व्यवहार पनि पर्छ। हो नि, हेर्नुहोस् न साथी, आयुषले भने जस्तै हामीले चिठी पनि पाइरहेका हुन्छौँ र त्यस्ता विभिन्न घटनाहरूको बारेमा सुनेको पनि छौँ, जसमा कतिपय साथीहरूले कुनै प्रकारको शारीरिक वा मानसिक अपाङ्गता भएकै कारणले गर्दा यौन दुर्व्यवहार वा सेक्सुअल हेरेसमेन्टको शिकार भइराख्नु भएको छ। हो फ्रेन्ड्स, हामीले त यसको बारेमा सुनेका छौँ, तर तपाईँलाई चाहिँ के लाग्छ? आयुष, त्यसो भए यसको बारेमा साथीको विचार बुझ्नको लागि हामी साथीलाई VOY क्वेशन नै सोधौँ न हुन्न? हुन्छ हुन्छ साथी, आजको भोइसेस अफ युथ VOY प्रश्न रहेको छ, के तपाईँलाई लाग्छ अपाङ्गता भएकै कारणले कसैमाथि यौन दुर्व्यवहार हुने बढी सम्भावना हुन्छ किन? के तपाईँलाई लाग्छ अपाङ्गता भएकै कारणले कसैमाथि यौन दुर्व्यवहार हुने बढी सम्भावना हुन्छ किन? आफ्नो विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एक खाली ठाउँ छाडेर आफ्नो विचारहरू लेखेर हाम्रो टोल फ्री SMS नम्बर 4400 यानि कि 4400 पठाउनुहोस् है त। साथी, तपाईँले आफ्नो गाउँठाउँमा यस्तो कुराहरू देख्नु भएको वा यसको बारेमा सुन्नु भएको छ भने त्यसको बारेमा हामीलाई पक्कै लेखी पठाउनु होला है, किनभने यस्तो कुराहरूको बारेमा बोलेर आवाज उठाएर नै हो हामीले त्यस्तो नराम्रा घटनाहरूलाई कम गर्न सक्ने। त्यो त पक्कै पनि हो नि स्वर्णिमा, फेरि हाम्रो कतिपय साथीहरूले सेक्सुअल हेरेसमेन्ट या भनौँ न यौन दुर्व्यवहारको बारेमा मजाले प्रतिकार गर्नुभएको नि, थुप्रै एक्जाम्पलहरू छन् नि। हो है साथी, यस्तै एउटा उदाहरण त हाम्रो साथी सुजाता पनि हुनुहुन्छ, सुनौ न त साथी सुजातासँग के भएको थियो र उहाँले के गर्नुभयो भनेर। मेरो नाम चाहिँ सुजाता गौतम हो, मलाई डुल्न गाह्रो हुने होइन, अनि मेरो चाहिँ शारीरिक समस्या भएको कारणले गर्दा मैले फिजियोथेरापी गर्नुपर्छ क्या। फिजियोथेरापी गर्ने क्रममा चाहिँ म हस्पिटलमा गएँ, पहिलो पटक हस्पिटल जाँदाखेरि बहिनीलाई साथमा लगेँ, त्यहाँको त हरि एकजना फिजिसियन हुनुहुन्थ्यो कि उहाँले मलाई यति माया गर्नुभयो यति माया गर्नुभयो कि मैले आफ्नो अभिभावकबाट पनि त्यति धेरै माया पाएँ कि छैन कि जस्तो लाग्थ्यो कि त्यस्तो राम्रो व्यवहार गरेको देखेर मैले पनि उहाँले सबै मायालु सरले मेरो आन्तरिक कुराहरू जम्मै लिनुभयो कि मैले भनिदिएँ पनि अनि मोबाइल नम्बर दिनुभयो अर्को दोस्रो पटक जाँदाखेरि घरको सेटबाट मैले उहाँलाई मोबाइलमा फोन गरेँ आज हस्पिटल बन्द छ कि छैन भनेर सोधेँ अनि उहाँले छैन आऊ भन्नुभयो दोस्रो चोटि म साथी लिएर गएँ है थेरापी गरियो फर्कियो के पनि भएन उहाँले चाहिँ मायालु सरले मलाई फोन गरिरहनुहुन्थ्यो मलाई कति केयर गर्नुभएको कति माया गर्नुभएको जस्तो लाग्थ्यो कि मलाई अनि तेस्रो पटक जाँदाखेरि एक्लै गएँ कि म जाँदाखेरि चाहिँ उहाँले अब त्यस्तै मेरो शरीरमा मलाई अचेचिलो हुने गरी छुनी त्यस्तो गर्नुभयो कि अब त्यस्तै ठाउँमा छुनी समात्ने अब हात राखेपछि राखेको राखेको गर्ने त्यस्तो गर्नुभयो मलाई चाहिँ अप्ठ्यारो महसुस भयो कि अहिले पछि म खुलेर अब आफ्नै परिवारको सदस्य जस्तै बोल्थेँ कि त्यो बेला चाहिँ मलाई मन परेन अनि मैले त्यति बोल्दा नि बोलिनँ त्यो दिन अनि त्यत्तिकै अलिअलि गरियो अनि फर्केर घर आएँ अनि घर आएपछि एकछिन अगाडि फोन गर्नुभयो खाना खायो यस्तो उस्तो भन्नुभयो अनि मैले राख्ने अनि उहाँले मलाई मेसेज पठाउनु भयो त्यो आई वान्टेड टु किस योर लिप के छ विचार भनेर पनि लेख्नुभयो अनि पढेँ अनि मलाई खुल्दुली लाग्यो के पनि भनिनँ अनि मिस कल पनि गर्नुभयो कि दुई तिन पटक त्यो बेला मसँग मोबाइलमा ब्यालेन्स पनि थिएन अनि मलाई रातभरि निन्द्रा पनि लागेन के कस्तो नराम्रो नियतको मान्छे पो हुनुहुँदो रहेछ मैले दिउँसो पनि त्यस्तो व्यवहार गर्नुभयो जस्तो लाग्यो के नराम्रो लागेर म रातभरि निदाउन सकिनँ अनि बिहान उज्यालो हुने बित्तिकै मोबाइलमा कार्ड किनेर ल्याएर हालेँ अनि ब्यालेन्स राखेर उहाँलाई फोन गर्ने तपाईँले के सोचेर मलाई त्यस्तो म्यासेज पठाउनु भएको के अरे म त्यस्तो खालको केटी त होइन तपाईँले यस्तो व्यवहार गर्नुभयो मैले त आफ्नो सच्चा अभिभावक जस्तै मान्छे पाएँ यति धेरै माया पाएँ भन्ने सोचेको थिएँ तपाईँले मलाई नराम्रो व्यवहारले हेर्नु भएको रहेछ तपाईँले मलाई म्यासेज पठाउनु भएर राम्रो गर्नुभयो फोनमा मात्र कुरा गर्नुभएको भए मसँग कुनै प्रमाण हुँदैन थियो तपाईँले लिखित रूपमा मलाई प्रमाण दिनुभयो त्यसको लागि तपाईँलाई धन्यवाद म यो म्यासेज लिएर मेरो विभिन्न संस्थाहरू हुनुहुन्छ म एक्लै देखेर तपाईँले यस्तो गर्नुभएको होला संस्थामा गएर यो म्यासेज देखाउँछु अनि तपाईँको अफिसमा म 10 बजेभित्र आइपुग्छु अहिले राख्दै बाई भनेर मैले राख्दै त्यसो भनेपछि अनि फोन एकछिन पछि फोन गरे गर्नुभयो कि मलाई फोन गर्नुभयो मैले रिसिभ गरिनँ काट्दा काट्दै गरेँ अनि अति भएपछि एकचोटि रिसिभ गरेँ अनि रिसिभ गर्दाखेरि अनि मलाई सरी आइन्दा यस्तो गर्दिनँ तिमीलाई गल्ती भयो त्यस्तो नगर नभन्देऊ प्लिज त्यस्तो भनेर रिक्वेस्ट गर्नुभयो कि अनि त्यो त्यसो भन्नुभयो तैपनि मलाई त्यस्तो लाग्यो तपाईँले त्यस्तो सोच्नु भएको थियो सरी भन्दैमा तपाईँले माफ पाउनुहुन्न भनेको थिएँ मैले तर अब सरी गल्ती भनेको मान्छेबाटै हो नि हो माफी त माग्नु भयो गल्तीको महसुस त उहाँले गर्नुभयो जस्तो लाग्यो कि मलाई मनमा चाहिँ अनि मैले मेरो साथीहरूलाई पनि भनेको थिएँ अनि त्यसको भोलिपल्ट चाहिँ म हस्पिटल गएँ कि अनि गएँ जाँदाखेरि त मलाई पछि त उहाँले सिधा गरी मुखमा नि हेर्नु भएन गएर भन्नुभयो राम्रो व्यवहार गर्नुभयो कि त्यो अहिले पनि गइरहन्छु म त्यस्तो व्यवहार चाहिँ अहिलेसम्म गर्नुभएको छैन उहाँले यो शारीरिक अपाङ्ग बालिकालाई चाहिँ यो यौन हिंसा हरेक किसिमको हिंसा चाहिँ यति धेरै हुन्छ कि सामान्य बालिकालाई भन्दा बढी चाहिँ यो अपाङ्ग बालिकाले चाहिँ खेप्नै परेको छ तपाईँहरूलाई के समस्या परेको त अप्ठ्यारो परेको छ भने तपाईँहरू सहेर नबस्नु आवाज उठाउनुहोस् के तपाईँले कसलाई भन्न सक्नुहुन्छ परिवारको सदस्यलाई त्यो बाहिर निकाल्नु भयो भने न त्यस्तो दोहोरेर त्यस्तो घटना हुँदैन मलाई लाज हुन्थ्यो पहिला भन्न के लाज हुने डर हुने अब यो मलाई मात्र परेको हो कि जस्तो लाग्थ्यो तर यस्तो समस्याहरू यसो कार्यक्रमहरूमा सुनिन्छ भेटिन्छ चुप लाएर चाहिँ बस्नु हुँदैन के आवाज उठायो भने त्यसको साथी नै धेरै भेटिन्छ ओहो म त साथी सुजातालाई सल्युट गर्छु है उहाँले आफूलाई दुर्व्यवहार गर्ने मान्छेको प्रतिकार गरेर नडराइकन सबैलाई आफ्नो कुरा भनेकोमा हो नि यसरी दुर्व्यवहारमा पर्ने सबैजनाले आफूलाई दुर्व्यवहार गर्ने मान्छेको विरुद्धमा आवाज उठाउन सके प्रतिकार गर्न सके त त्यस्ता मान्छेहरूले पनि त्यस्तो गर्ने साहस त कहाँ गर्थ्यो होला र त्यो त पक्कै पनि हो नि फेरि फ्रेन्ड्स यो त एकजना मात्र साथीको कथा हो अरू कति धेरै साथीहरू यस्तै कुराहरू भोग्न बाध्य छन् होला, वा तपाईँले देख्नु वा सुन्नु पनि भएको होला नि। हो है साथी, यदि तपाईँले कुनै पनि रूपको यौन दुर्व्यवहार भोग्नु भएको छ वा अरू कसैले भोगेको थाहा पाउनु भएको छ भने त्यसको बारेमा हामीलाई पक्कै चिठी लेख्नु होला है। हो फ्रेन्ड्स, फेरि हेर्नुहोस् न, हाम्रो कतिपय साथीहरूले त कसैले आफूमाथि यौन दुर्व्यवहार या सेक्सुअल हेरेसमेन्ट गरे तापनि त्यो कुरालाई सबैबाट लुकाएर त्यसको विरोध नगरिकन सहेर नै बस्नु भएको हुन्छ नि। र थाहा छ छोड्नेमा, कति साथीले त आफूमाथि दुर्व्यवहार भइरहेको छ भनेर पनि थाहा हुँदैन नि। हो नि, त्यही भएर सबैभन्दा पहिला त हामीले आफूमाथि यौन दुर्व्यवहार भइरहेको छ कि छैन भनेर नै बुझ्नुपर्छ होला। साथी, यदि कसैले पनि आफूलाई मन नपर्ने गरी छुन्छ, इसारा गर्छ, के कुरा भन्छ वा नराम्रो प्रकारले इमेल एसएमएस गर्छ, चिठी लेख्छ भने पनि त्यसलाई यौन दुर्व्यवहार भनिन्छ। त्यसैले फ्रेन्ड्स, आफूलाई असजिलो लाग्ने गरी कसैले पनि आफूलाई कुनै प्रकारको त्यस्तो व्यवहार गर्छ भने चाहिँ त्यसको विरुद्धमा बोलिहाल्नु पर्छ। किनभने नि फ्रेन्ड्स, त्यस्तो कुरा सहेर मात्र बस्ने हो भने चाहिँ पछि गएर झन् नराम्रो पनि हुन सक्छ कि कसो स्वर्णिमा? त्यो त हो नि आयुष, त्यही भएर चाहे अपाङ्गता भएको साथी हुन् वा नभएका, आफूमाथि कसैले यौन दुर्व्यवहार गर्छ भने त्यो कुरा गलत हो र त्यसको प्रतिकार गरिनहाले पछि झन् नराम्रो घटना घट्न सक्छ भन्ने विचार गरेर आफूले जसरी सकिन्छ, जस कसैको सहयोग लिएर सकिन्छ, दुर्व्यवहारको विरुद्धमा केही त गर्नै पर्छ जस्तो लाग्छ मलाई त। वा आफूमाथि कसैले पनि यौन दुर्व्यवहार वा सेक्सुअल हेरेसमेन्ट गरिरहेको जस्तो लागेमा नि साथी, त्यसको बारेमा आफूले कसैलाई पनि नभने वा त्यसको प्रतिकार नगरे त्यसले आफूलाई के कस्तो असर पर्न सक्छ त? त्यो दुर्व्यवहार गर्ने मान्छेले झन् हौसला पाएर अझ नराम्रो पो गर्दै जाने हो कि मैले अहिले नै यसको प्रतिकार गरिनँ भने पछि कस्तोसम्म अवस्था आउने हो भन्ने कुराहरू चाहिँ समालोचनात्मक रूपमा चाहिँ सोच्नुपर्छ है साथी। हो, र यौन दुर्व्यवहार सहेरै बस्ने हो भने आफूलाई झन् नराम्रो हुन सक्छ भन्ने जस्ता कुराहरू विचार गरेर अब त्यो दुर्व्यवहार गर्ने मान्छे विरुद्ध के गर्ने हो, के उपाय लगाएर आफूमाथि भइरहेको दुर्व्यवहारको प्रतिकार गर्ने हो भन्ने जस्तो कुराहरूको बारेमा निर्णय गर्नुपर्छ होला साथी। र फ्रेन्ड्स, यसका लागि तपाईँले आफ्नो क्लोज मान्छेहरूको पनि सहयोग लिन सक्नुहुन्छ नि। तर यसमा डराउनु पर्ने वा लाज मार्नु पर्ने कुरा चाहिँ म के पनि देख्दिनँ है साथी। आफ्नो केही गल्ती नै नभएको कुरामा किन लाज मान्ने वा किन डराउने, होइन र फ्रेन्ड्स? पक्कै पनि यस्तो कुराहरू व्यक्त गर्न अरूलाई भन्न गाह्रो हुन सक्छ, आफूलाई उल्टै झन् नराम्रो हुने पो हो कि भन्ने डर हुनु पनि स्वाभाविकै हो। तर आफूमाथि भइरहेको यौन दुर्व्यवहार सहेरै बस्नु भनेको त झन् त्यो दुर्व्यवहार गर्ने मान्छेलाई प्रोत्साहन गर्नु जस्तै नै हो नि, होइन र साथी? फेरि तपाईँलाई थाहा छ साथी, यौन दुर्व्यवहार गर्नु भनेको त कानुनी रूपमा पनि अपराध मानिन्छ। फेरि हामीले चाह्यो भने नि फ्रेन्ड्स, आफूमाथि हेरेसमेन्ट या दुर्व्यवहार गर्ने व्यक्तिलाई त कडा भन्दा कडा कारवाही पनि गर्न सक्छौ नि, के कस्तो साथी? अँ, तिमीले ठिक भन्यो कि आयुष। जे जस्तै भए पनि हामीले यो यौन दुर्व्यवहारको प्रतिकार भने गर्नै पर्ने हुन्छ। कसैको कुनै पनि व्यवहारले हामीलाई नराम्रो फिल वा महसुस गराउँछ भने सिधै मलाई त्यस्तो गरेको मन पर्दैन भनेर भन्न सक्छौ, चाहे त्यो आफ्नो नजिकको मान्छे नै किन नहोस्, चाहे त्यो आफ्नै घरमा किन नहोस् वा स्कुल काम गर्ने ठाउँमा किन नहोस्, त्यसको प्रतिकार त हामीले गर्नै पर्छ नि। पक्कै पनि हो नि। बरु साथी, तपाईँको चाहिँ यसबारे के विचार छ? हामीले एसएमएस गरेर पठाउने होइन त हाम्रो आजको एसएमएस पोल क्वेशनमा। साथी, आजको हाम्रो एसएमएस प्रश्न रहेको छ, तपाईँको विचारमा सबैभन्दा धेरै यौन दुर्व्यवहार कहाँ हुन्छ? तपाईँको विचारमा सबैभन्दा धेरै यौन दुर्व्यवहार कहाँ हुन्छ, जसका लागि अप्सनहरू रहेका छन्। अप्सन ए, स्कुलमा। अप्सन बी, घरमा। अप्सन सी, काममा। र अप्सन डी, सार्वजनिक ठाउँहरूमा। आफ्नो मत व्यक्त गर्नका लागि मोबाइलको मेसेज बक्समा गएर एसके लेखेर एक खाली ठाउँ छाडी आफूलाई ठिक लागेको अप्सन ए, बी, सी वा डी लेखेर 7070 पठाउनुहोस् है त साथी। ल साथी, हामीलाई पक्कै एसएमएस पठाउँदै गर्नु होला। र हामी युवा भएको नाताले आफूमाथि मात्र नभएर अरू कसैमाथि पनि यौन दुर्व्यवहार भइरहेको देखेमा वा थाहा पाएमा त्यसको विरुद्धमा आवाज उठाउनु पनि हाम्रो दायित्व हो जस्तो लाग्छ मलाई त। त्यति मात्र होइन क्या स्वर्णिमा, हामीभन्दा ससाना भाइ बहिनीहरूलाई यौन दुर्व्यवहार भनेको के हो, कसैले आफूलाई के कस्तो प्रकारको व्यवहार गरेमा अलर्ट वा सतर्क हुनुपर्छ भन्ने जस्ता कुराहरू र आफूले जानेको सबै कुराहरू पनि खुलेर नहिचकिचाइकन भन्नुपर्छ होला क्या, के कस्तो साथी? पक्कै पनि हो। त्यसैले साथी, यौन दुर्व्यवहारको बारेमा अरूलाई सतर्क गराऊ, आफूमाथि भइरहेको छ भने त्यसको बारेमा बोलौँ, सहेर नबसौँ, त्यसको प्रतिकार गरेर हाम्रो समाजबाट नै यो यौन दुर्व्यवहार जस्तो नराम्रो कुरालाई कम गर्नको लागि सहयोग गरौँ, होइन त साथी? के आयो एका बिहान झस्काई छोड्यो मलाई एका बिहान कुकुर बुक्यो भने बाहिर हेरे सुती पोरा छ मोरो भुँडी फुलाई पागेको खोला पनि फर्केर आउला डुबेको घाम पनि फेरि बुझाउला आकाश लजाएर बादलमा लुक्यो बादल रिसायानी गजलिँदै पुग्यो सोध मलाई साथी तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो प्यारो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेका छौँ तपाईँको बेस्ट फ्रेन्ड्सहरू आयुष र स्वर्णिमाले झप्पो झप्पो झप्पो साथी हेर्नुहोस् न यो लोड सेडिङले पार्यो क्या मलाई वाक्क दिक्क प्याक्क साँच्चै साथी यो लोड सेडिङले चाहिँ तपाईँलाई कतिको वाक्क दिक्क पारेको छ ओहो आयुष अब बत्ती नभएपछि त सबैलाई नै असर गरिहाल्छ नि तर तिमीलाई चाहिँ किन हो यति साह्रो वाक्क दिक्क प्याक्क बनाएको लोड सेडिङले अब हेर न यो लोड सेडिङले गर्दा हो कि क्या हो आजकल मेरो दिमागको बत्ती पनि बोल्न छोड्यो क्या अब साथीलाई पनि त्यस्तै भएको हो कि भनेर शङ्का चाहिँ मैले गरेको किनकि हेर न हाम्रो स्तम्भ दिमागको बत्ती बाल्नुहोस् उत्तर पठाउनको लागि पनि उहाँलाई गाह्रो भएको जस्तो लाग्यो क्या मलाई लौ लौ लौ त्यस्तो कुरामा तिमीले चिन्ता लिनु पर्दैन कि आयुष तिम्रो दिमागको बत्ती बले पनि नबले पनि साथीको दिमागको बत्ती त पक्कै बलिरहेको होला होइन त साथी दिमागको बत्ती बाल्नुहोस् प्रश्नको उत्तर दिनुहोस् साथीसँग मनका कुराको स्तम्भ दिमागको बत्ती बाल्नुहोस् त्यसैले साथी दिमागको बत्ती बाल्नुहोस् स्तम्भको आजको प्रश्न रहेको छ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कहिले मनाइन्छ यो अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कहिले मनाइन्छ भन्ने प्रश्नको उत्तर चाहिँ हामीलाई कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपालमा झट्टै पठाइहाल्नुहोस् है त साथी अनि जित्नुहोस् विभिन्न अट्र्याक्टिभ उपहारहरू अनि तिमी चाहिँ के टल्ल परेर मलाई हेरे ल ल पढ त पढ गफ नगरिकन चिठी पढ त कति न कि उसलाई नै हेरेर बसेको जस्तो क्या मेरो काम छैन नि यहाँ चिठी झिकेर पढ्न त लागिरहेको छु नि ल सुन है त यो चिठी हामीलाई लेख्नुहुने साथीले चाहिँ आफ्नो नाम ठेगाना के पनि लेख्नु भएको रहेछ हेर न आयुष र साथी लेख्नुहुन्छ म कक्षा 8 पढ्दै गर्दा काकाको छोरीसँग यौन सम्पर्क भएको थियो उनी त्यति बेला 6-7 वर्ष कि मात्र थिइन् र म पनि त्यतिखेर 12-13 वर्षको मात्र थिएँ पछि म काठमाडौँ आएर पढ्न थालेँ हाल कक्षा 12 आइपुग्दा मलाई त्यो 4-5 वर्ष पुरानो घटनाले मुटुमा छुरा हान्छ त्यो कुरा कसैलाई थाहा छैन र बहिनीले पनि भन्दिन तैपनि मलाई त्यो घटना एकदम गम्भीर र आफूले ठुलो अपराध गरेको जस्तो लागेको छ यदि यो कुरा बहिनीबाटै उठाइयो भने मेरो के हालत होला यदि यो घटना उठेमा मलाई लाचार त बनाइन्छ तैपनि कानुनले छुटकारा दिन्छ कि दिँदैन कि म बलात्कारी नै ठहर हुन्छु मेरो भोलि कुन हालत होला भन्ने डर र त्रासले गर्दा म अघि बढ्न सकिरहेको छैन त्यसैले तपाईँहरूले मेरो यो खस्केको पढाइ र मानसिक तनावलाई समाधान गर्न कानुनी प्रावधान बताइदिनु होला भनेर लेख्नु भएको छ हेर्नुहोस् स्वर्णिमा लाइफमा हामी सबैले नै कति धेरै मिस्टेक्सहरू या भनौँ न गल्तीहरू गर्छौँ है र मलाई त लाग्छ साथीबाट पनि एउटा ठुलो गल्ती भएको छ र हेर न कहिलेकाहीँ हामीले गरेको मिस्टेक्सहरू वा गल्तीले हामीलाई मात्र नभएर अरू कसैलाई पनि नराम्रो असर गर्छ भने त्यो कुरा अलि सिरियस नै हुन जान्छ जस्तो लाग्छ मलाई त हो त्यही त स्वर्णिमा तिनो भनेको जस्तै कहिलेकाहीँ हामीले गरेको गल्तीहरूले नराम्रो परिणाम पनि निम्त्याउँछ त्यही भएर त हामी कार्यक्रममा जहिले पनि भन्ने गर्छौँ नि कि कुनै पनि कुरा गर्नुभन्दा अगाडि राम्ररी सोच विचार गरेर मात्र गर्नुपर्छ भनेर फेरि हामीलाई चिठी पठाउनु हुने साथीले पनि त्यस्तो काम गर्नुभन्दा अगाडि एकचोटि राम्ररी सोच्नु भएको भए आज यो अवस्था आउँदैन थियो होला नि होइन र त्यो त हो आयुष तर त्यो भन्दैमा हामी लाइफमा अब अगाडि बढ्नै नसकिने वा बढ्नै नहुने भन्ने त होइन नि हो हामीलाई चिठी पठाउनु हुने साथीले अलि ठुलै नै गल्ती गर्नुभयो होला तर त्यसलाई मात्र सम्झेर तपाईँले अहिलेको आफ्नो जीवन नै बिगार्नु पर्छ जस्तो चाहिँ मलाई लाग्दैन है साथी त्यही त हेर न जब हाम्रो साथीले आफ्नो काकाको छोरीसँग यौन सम्पर्क गर्नुभयो नि तब उहाँको बहिनीको उमेर पनि सानै थियो फेरि उहाँले लेख्नु भएको जस्तै उहाँको उमेर पनि 12-13 वर्षको मात्र रहेछ फेरि जानी जानी वा भनौँ न अपराधकै रूपमा त पक्कै पनि उहाँले त्यस्तो काम गर्नुभएको होइन जस्तो लाग्यो मलाई त अब जे नै भए तापनि उहाँबाट जान अन्जानमा नै भए पनि एकदम ठुलो गल्ती नै भएको हो र आयुष मलाई त साथीको यो घटनाबाट हामी सबैजनाले नै एउटा राम्रो पाठ सिक्न सक्छौँ जस्तो लाग्यो। के पाठ भनेको छोड्नेमा? हेर न, साथीले जे जस्तो गर्नुभयो पक्कै पनि यौन प्रतिको चासो वा भनौ जिज्ञासाले गर्दा गर्नुभयो। अब हेर न, किशोर अवस्थामा त हामी सबैलाई नै यस्तो कुराहरूमा निकै क्युरियोसिटी वा जिज्ञासा भइरहेको हुन्छ र त्यति बेला हामीले आफूलाई नियन्त्रण गर्न नसकेर हामी मध्ये कतिजनाले विभिन्न प्रकारको गल्तीहरू पनि त गरिरहेको हुन सक्छौ नि। त्यो चाहिँ हो, फेरि यस्तो बेलामा हामीले आफ्नो संवेगमा नियन्त्रण गर्न सकेनौँ भने त यसले हामीले निकै नराम्रो असर पनि गर्न सक्छ नि, र एकछिनलाई मात्र नभएर जिन्दगीभरलाई पनि यसले असर गरि नै रहन्छ नि, होइन फ्रेन्ड्स? हो नि, फेरि हेर्नुहोस् न साथी, यसरी यति सानो उमेरमा नै यौन क्रियाकलापमा लाग्नाले हाम्रो शरीरलाई पनि निकै नराम्रो असर गर्न सक्छ, किनभने सानो उमेरमा त हामी मानसिक र शारीरिक दुवै रूपमा यौन सम्पर्कको लागि तयार नै भइसकेको हुँदैनौ नि। धन्न भन्छु कि म त, तपाईँले त्यस्तो उमेरमा यौन सम्पर्क राख्दा पनि त्यस्तो केही भएन। कतिको त सानो उमेरमा यौन सम्पर्क राख्दा केटीको योनि नै च्यातिने, रक्तस्राव हुने, केटाको पनि लिङ्गमा के हुन सक्ने सम्भावना पनि धेरै नै हुन्छ। धन्न साथीको केसमा त्यस्तो भएन है स्वर्णिमा। त्यही भएर साथी, अब के भएको थियो भन्दा पनि त्यो कुरालाई पछाडि छाडेर कसरी अगाडि बढ्ने, के गर्दाखेरि त्यो कुराबाट तपाईँ टाढा हुन सक्नुहुन्छ वा आफूले गरेको गल्तीको असरलाई कम गर्न सक्नुहुन्छ भन्ने बारे सोच्नु पर्छ होला। त्यो पनि हो है स्वर्णिमा, तर साथीले उहाँको बहिनीले नै यो कुरा उठाउने हो कि भनेर डर रहेछ नि उहाँलाई। त्यो पनि हो आयुष, फेरि हेर न, हाम्रो साथीलाई त त्यो घटनाले अहिलेसम्म असर गरिरहेको छ भने उहाँको बहिनीलाई पनि त असर गरेको होला नि, उहाँलाई पनि त नराम्रो लाग्छ होला नि, होइन? तर अर्को पाटोबाट हेर्ने हो भने नि स्वर्णिमा, हाम्रो साथीको बहिनीले त्यो घटना बिर्सिसक्नु पो भयो कि, वा त्यसलाई त्यति ठुलो रूपमा नलिकन मुभ अन पो गर्नु भइसक्यो कि, वा भनौँ न अगाडि बढी पो सक्नु भयो कि, यो पनि हुन सक्छ नि, होइन र? त्यो पनि हुन सक्छ। बरु बहिनीको विचार बुझ्नको लागि उहाँले बहिनीको व्यवहार नै केलाएर हेर्न सक्नुहुन्छ होला नि, जस्तै अहिले बहिनीसँगको सम्बन्ध कस्तो छ, बहिनीले आफूसँग कस्तो व्यवहार गर्छिन्, कतै अरूलाई भन्दा भिन्न व्यवहार त गर्दिन भन्ने जस्ता कुराहरू निहाल्ने पो हो कि साथी। र यसरी निहालिसकेपछि नि साथी, तपाईँलाई के लाग्छ, तपाईँको बहिनीले तपाईँसँग भिन्न व्यवहार पो गर्छिन् कि, उसलाई पनि त्यो कुराले असर पो गरेको छ कि, तपाईँलाई के लाग्छ, बरु बहिनीसँग एकचोटि राम्ररी माफी पो माग्ने हो कि? वा होइन, तपाईँलाई बहिनीलाई त्यो कुराले खासै असर गरेको छैन वा बहिनीलाई त्यो कुरा भन्न मन लागेन भने उहाँसँग यो कुरा गर्न जरुरी पनि नहुन सक्छ। तर साथी, तपाईँले अब सोच्नु पर्ने भनेको आफ्नै बारेमा हो, आफ्नो भविष्यको बारेमा हो। यसरी नै यही कुरा मात्र सम्झेर आफूलाई नै नराम्रो सोचेर बस्ने हो भने यसले तपाईँको जिन्दगीमा झन् कति नराम्रो असर गर्ला त। हो साथी, यो कुरामा तपाईँले पनि एकचोटि विचार गर्नुपर्छ जस्तो लाग्छ है हामीलाई त। हामीलाई डिफाइन गर्ने वा भनौँ बनाउने भनेको हाम्रो जीवनमा एउटा घटनाले मात्रै होइन क्या साथी। तपाईँले त्यो एउटा गल्ती गर्नुभयो भने लाइफमा राम्रो काम, अरूको मद्दत गर्ने काम पनि धेरै गर्नु भएको छ होला नि साथी। त्यसैले साथी, नराम्रो कुरालाई मात्रै सम्झेर बस्नुभन्दा पनि आफ्नो राम्रो कुराहरूलाई पनि ध्यान दिनुपर्छ होला जस्तो लाग्छ है मलाई त। हो साथी, बितिसकेको कुरालाई त हामीले जति नै चाहे पनि चेन्ज गर्न वा भनौँ न फेर्न सक्दैनौ। आफ्नो गल्ती मानेर फेरि त्यस प्रकारको गल्ती कहिले पनि नदोहोऱ्याउने सोच बनाउनु र आफ्नो गल्ती महसुस गर्नु नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई त। तर तपाईँले त्यस्तो प्रकारको गल्ती अब जिन्दगीमा कहिले पनि नगर्ने प्रतिबद्धता वा आफैसँग अठोट गर्नुपर्छ जस्तो पनि लाग्छ। तपाईँले यो कुरामा धेरै नै टेन्सन लिइसक्नु भयो होला साथी। अब पालो भएको छ अगाडि बढ्नको लागि। बितिसकेको कुरामा अल्झेर बस्नुभन्दा पनि नि साथी, अब भविष्यको बारेमा सोच्ने र त्यो घटनाबाट आफूलाई बाहिर निकाल्ने बेला हो यो। हो है साथी, इङ्ग्लिसमा एउटा भनाइ नै छ नि, माई इन्ट्रेस्ट इज इन द फ्युचर बिकज आई एम गोइङ टु स्पेन्ड द रेस्ट अफ माई लाइफ देयर। यानि कि मेरो सरोकार भविष्यसँग छ, किनकि मैले आफ्नो जीवन बिताउने भनेको त भविष्यमा नै हो। पक्कै पनि हो नि, फेरि हामीले हाम्रो जीवन भविष्यमा नै बिताउने हो नि, होइन र साथी? त्यसैले आफ्नो प्राथमिकताहरू बुझेर आफ्नो पढाइ आफ्नो भविष्यमा ध्यान लगाउँदा नै तपाईँलाई राम्रो हुन्छ होला साथी। पक्कै पनि। र साथी, तपाईँले जुन कानुनको कुरा उठाउनु भएको छ नि, त्यसको बारेमा हामीले अधिवक्ता इन्दिरा सिरिससँग सोधेका थियौँ, उहाँले के भन्नुभयो? यहाँले जुन समस्या लेखेर पठाउनु भयो त्यो समस्या एकदमै गम्भीर प्रकृतिको हो, तर कुनै पनि अपराध गर्दाखेरि अपराधीलाई सजाय गर्दा कानुनी हदम्यातहरू हुन्छ। यो अपराध चाहिँ गम्भीर अपराध हो, तर कानुनी हदम्यात कुनै व्यक्तिलाई कुनै व्यक्तिले बलात्कार गरे बापत बलात्कार गरेको 35 दिनभित्र उजुर गर्नुपर्ने हुन्छ। तर त्यो अहिले निकै लामो समय 8 कक्षा पढ्ने बेलामा यौन सम्बन्ध राखेको तैपनि आफ्नो काकाको छोरी हार नाता गराउने अन्तर्गत आफ्नो रिलेटिभलाई त्यसरी करणी गर्न हुन्न थियो। उपचार लिने व्यक्तिले समयमै गरेको भए चिठी लेख्नु भएको छ, समस्यामा पर्नु भएको छ, उहाँलाई दुईवटा अपराधभित्र पर्नुहुन्थ्यो, एउटा हारनाताकरणीभित्र, एउटा अर्को बलात्कारभित्र। तर यसको हदमा सिद्धिसकेकोले कुनै घटना घटेको अथवा बलात्कार भएको 35 दिनभित्र उजुर गर्नुपर्ने थियो उजुरीकर्ताले अथवा भिक्टिम। त्यो अहिले हदमा सिद्धिसकेकोले अहिले कुनै कानुनी बाटो अथवा कुनै कानुनी उपचार छैन र यो तर्सी राख्नुपर्ने अथवा सजाय पाइन्छ कि भन्ने कुराबाट उहाँ चाहिँ छुटकारा पाउनुहुन्छ। तर सामाजिक जुन दण्ड छ नि, उहाँले त्यो अब समाजले दण्ड दिने इत्यादि त अब उहाँलाई जुन अपराध गर्नुभयो त्यो त सधैँ, तर कानुनी उपचार अथवा कानुनी अपराधको जुन सजायहरू हो त्यो हदमा सिद्धिसकेकोले उहाँ अहिले डराउनु पर्ने अवस्था रहेन। तर उहाँले जे जति रिग्रेट गर्नुभयो नि त्यसले समाजले पनि उहाँलाई त्यो छुटकारा दिनुपर्छ। यो अपराध हो, मैले यसो काम गर्नुहुन्न भन्ने कुरा उहाँलाई जुन अहिले लागिरहेछ नि, र जुन अपराधकै लागि उहाँले सजाय पाउँछु कि भन्ने हो, त्यो हदमेदको कारणले उहाँ अहिले अपराधी ठहरिनुहुन्न। त्यसैले सजायको भोगी अथवा डर लागेर बस्नुपर्ने अवस्था छैन, आफ्नो प्रगतितिर जान सक्नुहुन्छ। सुनौ है त, अधिवक्ता इन्दिरा सिरिजको कुरा पनि सुनिहाल्नु भयो साथी। तर जे नै भए तापनि अब तपाईँले आफूले नराम्रो नसोची अगाडि बढ्ने बेला भएको छ। हो साथी, भनिन्छ नि सबभन्दा ठुलो कुरा भनेको आफैलाई माफ गर्नु हो रे। त्यसैले तपाईँले पनि जे भएको थियो त्यसको लागि आफैलाई माफ गरेर र भविष्यमा यस्तो कुनै गल्ती नगर्ने अठोट गरेर अगाडि बढ्नु होला। युवाका रमाइला रमाइला गफहरू, मेरो प्यारो सबिन दाई, मनोरञ्जन पूर्ण चटपटे खबरहरू, रमाइलो रमाइलो तथ्यपूर्ण जानकारीहरू, मन छुने लेख तथा युवाहरूको सफलताका कथाहरू, साथीसँग मनका कुरा टिमको अप टु डेट जानकारी जान्ने होइन, सबिन, आयुष, सुयोग, स्वर्णिमा र कलाको सेक्रेट्स र रमाइलो जानकारीहरू गर्न मन छैन उनीहरूसँग फास्ट फास्ट कुराकानी, भेट्नुहोस् हामीलाई 24 घन्टा 7 दिन र बाँड्नुहोस् हामीसँग मनका कुरा एकैछिन। त्यसैले आउनुहोस्, जोडिनुहोस् नयाँ पुस्तासँग, लग इन गर्नुहोस् हाम्रो वेबसाइट कुराकानी सम्पर्क गर्नको लागि हाम्रो वेबसाइट www.ssmk.org मा पक्कै लगइन गर्नुहोला र आफ्नो लेख रचना पनि हामीले पढ्नु भयो भने हामी पक्कै पनि हाम्रो वेबसाइटमा पोस्ट गर्नेछौ। र यति भन्दै आजको कार्यक्रमबाट जानी जानै बेला पनि हुन थाल्यो। साथी, कस्तो लाग्यो त तपाईँलाई आजको कार्यक्रम? मन परेन कि के हो? मैले भनेको जति कुरा चाहिँ साथीलाई मन पर्यो होला, तिमीले भनेको कुरा चाहिँ मन परेन होला है साथी। त्यही त, अरू कसैले भनोस् नभनोस् आफ्नै तारिफ गर्छ के यो आयुष। साथी, कार्यक्रम राम्रो नराम्रो जे जस्तो लागे पनि हामीलाई पक्कै लेखी पठाउनु होला, हामी तपाईँको चिठी पर्खेर बस्नेछौँ है। र हामीलाई चिठी पठाउनको लागि हाम्रो ठेगाना हो बेस्ट फ्रेन्ड्स आयुष र स्वर्णिमा, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। अनि हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना cwfriends@hotmail.com cwfriends@hotmail.com मा पनि गर्न सक्नुहुन्छ। अनि हामीलाई एसएमएस गर्न चाहनुहुन्छ भने साथी, मोबाइलको मेसेज बक्समा गएर SSMK लेखेर एउटा खाली ठाउँ दिएर आफूलाई मनमा लागेको कुराहरू लेखेर 707070 मा पठाउनु छ है त। यति भन्दै साथीसँग मनका कुराको सम्पूर्ण टिम सुयोग, कला, सबिन सँगै म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा अनि म तपाईँकै स्वीट सिट साथी आयुषलाई पनि बिदा दिनुहोस्। बाई बाई, फेरि भेटौँला।